www.attableek.com, The Reviver of Iman. الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين صدق الله العظيم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللہ تعالیٰ کے ناموں میں اللہ نے بڑی طاقت رکھی ہے, بڑی قوت رکھی ہے. اللہ کے نام سے بہت سے کام بنتے ہیں, اللہ کے بہت سے صفاتی نام ہیں. ہر صفاتی جو نام ہے اس کے اندر گوناگون خوبیاں ہیں اور گوناگون کمالات ہیں. اس لیے مشائخ لوگوں کی صلاحیتوں کو اور استعداد کو دیکھ کر اللہ کے صفاتی نام پڑھنے کے لیے دیتے ہیں کہ بھائی اس کا ورد کرو تم کو اس سے فائدہ ہوگا, یہ ورد کرو اس سے تمہیں فائدہ ہوگا. جو فائدہ ہونے والا ہے وہ تو ہوگا انشاءاللہ, لیکن یہ کیا کم ہے کہ اتنی مرتبہ ہماری زبان پر اللہ کا نام آ جائے اور اتنا وقت ہمارا اللہ کے ذکر میں اور اللہ کی یاد میں گزر جائے, اس سے بڑھ کر اور کیا کمال ہو سکتا ہے, کیا خوبی ہو سکتی ہے. جو وقت ہمارا دنیا کی باتوں میں اور دنیا کے چکروں میں گزرتا ہے اس پر تو کوشش ہونی ہے, سوال ہونا ہے کہ یہ وقت یہاں کیوں گزر. لیکن جو وقت اللہ کی یاد میں گزرا امید یہ ہے کہ اللہ تعالیٰ اس پر کچھ نہیں فرمائیں گے, یہ تو میرے لیے اس نے اپنی زبان دلائی, ذکر کیا, مجھے یاد کیا. اس لیے حدیث شریف میں فرمایا کہ اللہ کا نام کثرت سے لیا کرو, ذکر کثرت سے کیا کرو. جب بھی فارغ بیٹھو دماغ شیطان دوسرے کاموں میں لگا دیتا ہے, اس کو اللہ کی یاد میں لگاؤ, ذکر اللہ میں لگاؤ, تو ثواب ہی ثواب ہے, فائدہ ہی فائدہ ہے. ایک بزرگ دہلی کی جامع مسجد میں قرآن شریف کی تلاوت کر رہے ہیں. یہ شخص امتحان لینے کے لیے آیا, بزرگوں کا بھی لوگ امتحان لیتے ہیں, اس کا امتحان نہیں لیتے, خود کی خبر دیتے نہیں ہے, دوسرے کیا کر رہے ہیں اس کی فکر ان کو زیادہ ستاتی ہے. وہ مولانا کیا کر رہے ہیں, وہ کیا کھا رہے ہیں, وہ کیا پی رہے ہیں, इस जगह मैंने टीका पढ़ाने के लिए हैनक लगाई तो उसका भी लोगों ने चर्चा हुआ कि ये तो हैनक लगाने लगे, कोई नजर नहीं आता तो हैनक लगाते हैं। बाद जगह जाते हैं तो तहकीक करते हैं मौलाना की तनख्वाह कितनी है, क्या पढ़ाते हैं, क्या कमाते हैं, क्या आपकी कमाई, मतलब मेरी कमाई जो भी है तू मुझे देने वाला है, तेरी कमाई तेरे साथ ये सवाल मुझे तुझे करना चाहिए, उसके बजाय तू मेरे को ये सवाल करता है कि क्या कमाते हैं क्या खाते हैं। अल्लाह खिला रहा है, अल्लाह मुझे भी खिला रहा है, जो तेरा बरसात है वो मेरा भी बरसात है। मेरे वालिद साहब को किसी ने पूछा कि हजरत आप कहां से आए हैं, तो मेरे वालिद साहब ने कहा तुझे क्या कहूं इस करके मैं कहां से आया हूं, मैं बता दूंगा तो तू क्या कर लेगा, क्या तेरे इनमें इजाफा हो जाएगा, ये सब जांच पड़ताल और ये पूछ परख क्या है, देखा है फजूल सवाल। इंसान को लायानी बातों से अपने आप को बचाना चाहिए। मखैर फरमाते हैं कि जिनको अल्लाह मुब्तला करना चाहता है उनको बेकार कामों में लगा देता है, वो फजूलियात में लग जाते हैं और अहलुल्लाह बिल्कुल चुपचाप रहते हैं, किसी के बारे में तहकीक नहीं करते कहां से आया क्यों आया क्या कर रहा है, कितने बच्चे हैं तो उसके बच्चे तुम पालने वाले हो क्यों भूलते हो। तो फजूल बातों से अपने आप को बचाना। इमाम अबू दाऊद रहमतुल्लाह अलैह ने कई लाख हदीसों में से एक हदीस शरीफ निकाली, चार हदीसें निकाली हैं जो उनकी पसंदीदा है, जिसको हजरत शेख रहमतुल्लाह अलैह ने भी जिक्र किया और दावत के काम में भी उसका जिक्र होता है। हदीस पाक में फरमाया मिन हुस्न इस्लामी मर्द तक्वहु माला यानी, इंसान के इस्लाम की भलाई में से और खूबियों में से यह है कि वो ला यानी, यानी वो बातें जिनका कोई फायदा नहीं इसको होना है ना सामने वाले को होना है ना करे, अपने आप को फजूल बोली और बकवास से बचाए। इस बात को हजरत इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह ने भी बताया। इसलिए लोकमान हकीम फरमाते हैं कि जब बात करो तो बिल्कुल सच्ची करो और अगर अकलमंदी चाहते हो तो बेकार बातों से अपने आप को बचाओ, फजूल बातों से बचाओ। तो वो बुजुर्ग कहते थे वहां मस्जिद के अंदर कुरान शरीफ की तिलावत कर रहे थे, अल्लाह ने कुरान की तिलावत में एक हक पर 10 नेकियां अगर बैठकर कुरान पढ़ रहा है तो देने का वादा किया है, तो काम वो करो जिस पर कुछ हासिल हो, अल्लाह की रजा मिले सवाब मिले अजर मिले तो हासिल करने की आदमी को कोशिश करना चाहिए। हर अकलमंद आदमी अपना वक्त और अपना माल ऐसी जगह पर लगाता है कि वो वक्त उसे निकाल कर कुछ दे, माल ऐसी जगह पर लगाता है कि माल उसको निकाल कर कुछ दे, कुछ नफा पहुंचाए कुछ प्रॉफिट मिले कुछ बेनिफिट मिले। वक्त को ऐसा यूटिलाइज कीजिए कि जिसकी वजह से वक्त आपको सवाब दे जाए अजर दे जाए अल्लाह की खुश से बच जाए, वरना अल्लाह ताला की यहां हर चीज का सवाल है, वक्त का भी सवाल होगा कि हमने तुमको वक्त जैसी नींद की नेमत दी तुमने नींद की नेमत को कहां खर्च किया। इसलिए अल्लाह वाले अपना वक्त चौपालों में गुजारने के बजाय किताबों में और घरों में गुजारते हैं, कलवट में गुजारते हैं, जरूरत में इंसान को शैतान कहीं ना कहीं कीमत में और बुरी बातों में लगा देता है, लेकिन आदमी खलवत में रहेगा, हाथ में मुज़क्किरा यानी तस्बीह रहेगी तो अल्लाह का जिक्र और अल्लाह की याद आ जाएगी, वक्त काम के अंदर लग जाएगा। इस्लाम ने टाइम और वक्त का बड़ा वैल्यू रखा है, दूसरे मदाहीन में ये बात नहीं है। जब आंख खुली, जब मूड हुआ तो मंदिर चले गए, घंटी बजा दी, अपने दुख को जो सोया हुआ है उठा दिया और उसके बाद उसके सामने अपनी भिन्नता रख दी और भिन्नता रखने से पहले उसके सामने प्रसाद रखा। वो कुछ देगा कि नहीं देगा वो तो दूसरे दर्जे की बात है, लेकिन पहले हमको उसको देना पड़ता है और वो देना भी बेचारे खुद को कुछ काम नहीं आता, नौकरियां और कुत्ते आगे खा जाते हैं और उसके मुंह पे पेशाब कर जाते हैं वो नजर में, तो वो मुंह हमें क्या देगा। बाजारों पे लोग मंगते मांगते, बाजार पे जाना है तो फातिहा खाने के लिए जाने की इजाजत है, जाओ ना, अपने मुर्दों को बख्शो, जो है मरनारों के लिए इशारे सवाल करो, ये काम है। हदीस ने फरमाया झूठों मौता को अपने मुर्दों की खबर लिया करो, कब्रिस्तान जाया करो, तो कब्रिस्तान जाने से क्या फायदा होगा, दिल दुनिया से उखड़ेगा और आखिरत की तरफ जमेगा। काम वो करना चाहिए जिससे इंसान आखिरत का शहदाई और आखिरत का नफा उठाने वाला बन जाए। लोगों ने अपनी एक एक मिनट बचाई है, काम में लगाया। मुफ्ती आजम पाकिस्तान, हजरत मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह फरमाते हैं कि जब मैं कज़ाए हाजत और रुके हाजत के लिए बैतुल खला जाता हूँ तो सोचता हूँ कि यहाँ पर अल्लाह का जिक्र कर नहीं सकते, या तो अल्लाह की याद नहीं कर पाएंगे। बैतुल्लाह में भी अदबी, बैतुल खला के अंदर बेअदबी, बैतुल खला में अल्लाह का नाम ले रहे हैं अदब के खिलाफ होने की वजह से। मैं क्या करूं कि मेरा ये टाइम भी काम आ जाए, सोचा है कभी किसी ने अल्लाह वालों को अल्लाह वाला बनाया जाता है तो क्यों, उनकी सोच कितनी ऊंची होती है, उनकी फिक्रें कितनी उम्मत के लिए आला दर्जे की होती है, इस पर अल्लाह ताला दर्जे अदा फरमाते हैं। लोग कहते हैं उनके अंदर क्या वली उल्लाह वाली सिफात है, ये सब सिफात है, तो वो अपना वक्त जाया नहीं करते, काम में लगाते हैं। अल्लाह वालों ने खाने के अंदर भी कम टाइम लगाया है कि अगर रोटी से काम चल गया तो सालन नहीं खा लेते, फिर सालन लगाने में और खाने में ज्यादा वक्त गुजर जाएगा। इतना वक्त हम अल्लाह की याद में गुजारते हैं, इतना वक्त हम अल्लाह के जिक्र में गुजारते हैं, इतना वक्त हम कोई अच्छे काम के अंदर, कोई तामीरी काम के अंदर गुजारते हैं जिससे हमारी आखिरत की बिल्डिंगें तैयार हो, जन्नत के मकामात हासिल हो। वो हासिल करना बहुत आसान है, इंसान को सबसे ज्यादा अफसोस मरने के बाद रूहानी तौर पर उन लम्हों का होगा जिनमें अल्लाह का जिक्र न हो सका, लेकिन कब्र में अफसोस का कोई फायदा नहीं। अभी जिंदगी है तो हम अफसोस करें, बेदार हो जाएं, गौर करें, तयकुस पैदा हो जाए और हम जो है फुर्तीले बन जाएं अल्लाह की याद के बारे में, आखिरत की फिक्र के बारे में, अपने औकात को काम पर लगाने के बारे में, अल्लाह अल्लाह करने के बारे में। हदीस पाक में फरमाया अल्लाह के नाम से ज्यादा वजनी हसनात के पलड़े में और कोई चीज नहीं है। हाँ, एक और चीज का भी तस्करा किया है, वो है हुस्न खुल्क। اچھے اخلاق کا وزن اعمال صالحہ کے پلڑے میں بہت زیادہ ہوگا. حضرت مفتی صاحب فرماتے ہیں میں اندر کیا کام کروں کہ میرا یہ وقت جو لکھنے پڑھنے میں نہیں جا رہا ہے یا کہ یہی میں نہیں جا رہا ہے وہ یاد میں لگ جائے کچھ کام میں لگ جائے کیا کروں. جب آدمی فکر کرتا ہے تو اللہ تعالیٰ راستے کھلتے ہیں. ڈیوٹیوں پر اللہ تعالیٰ جو ہے ایک فرماتے ہیں کہ یہ کر لو یہ کر لو یہ کر لو. حضرت مفتی شکیل صاحب رحمۃ اللہ علیہ فرماتے ہیں میرے پاس کوئی نہ کوئی تو بیت الخلاء میں آئے گا اپنے حاجت کے لیے, چلو میں اور کچھ نفع لوگوں کو نہیں پہنچا سکوں تو کم سے کم یہ جو بدنا اندر پڑا ہوا ہے اور یہ دھونے کے لیے جو چھوٹا سا برتن پڑا ہوا ہے اسی کو صاف کروں تو اس کو باہر سے دھو رہے ہیں صاف ستھرا کر رہے ہیں. تو کہا مجھے ایک درجے کا اطمینان ہوتا تھا کہ چلو وقت جو ہے کام پر لگ گیا. کبھی پڑھنے کے زمانے میں غفلت بھی ہوتی ہے انسان کی, ہم لوگ سب غافل تو ہیں, غفلت ہمارے اوپر ہر وقت سوار ہے. اللہ نے غفلت سے بیدار ہونے کے لیے کتنی قرآن کریم کے اندر آیتیں اتاری ہیں. جہاں میں خالی بیٹھ کر ایک کتاب لاتے ہیں اور کتاب لا کر کہتے ہیں کہ خالی کیوں بیٹھے ہو کیا کر رہے ہو, کچھ کام نہیں کر رہے ہو, فضول سوچ رہے ہو باتیں, شیطان غلط باتیں سنائے گا, پڑھو یہ کتاب دیکھو اس میں سنت کیا لکھا ہے, اس میں صحابہ کے احوال کیا لکھے ہیں, تھوڑی دیر میں تم کو علم حاصل ہو جائے گا. لیکن یہ سمجھ اللہ تعالیٰ کس کو عطا فرماتے ہیں, امیر معاویہ رضی اللہ تعالیٰ جو کی حدیث ہے فرماتے ہیں من یرید اللہ بہ خیرا یفقہہ فی الدین, اللہ جس کے ساتھ خیر کا ارادہ فرماتے ہیں اس کو دین کی سمجھ عطا فرماتے ہیں, گہری سوچ عطا فرماتے ہیں, اور وہ آدمی اپنا وقت اچھے کاموں کے اندر لگاتا ہے, اللہ والوں کی صحبت میں لگاتا ہے, قرآن میں لگاتا ہے, ذکر اللہ میں لگاتا ہے, فضولیات سے اپنے آپ کو بچاتا ہے. تو دیکھو بیت الخلاء نے بھی اپنے وقت کی حفاظت کر لی, اس کی بھی بچت کر لی. ایک اللہ والے نے ایک صاحب سے کہا کہ رات کو کیا کرتے ہو, کہا پڑھ کے سو جاتا ہوں. تو کہا روزانہ مالف القرآن دو منٹ پڑھو. یہ حضرت مفتی شفیع صاحب رحمۃ اللہ علیہ کی تفسیر ہے, بہترین تفسیر, عام آدمی بھی سمجھ سکتا ہے اور علماء کو بھی بڑا فائدہ ہوگا. ہمارے پاس ٹائم نہیں ہوتا, ارے بھائی سونے کے لیے جب لیٹے ہیں پڑھ رہے ہیں تو دو منٹ خالی دو, زیادہ مت دو. انہوں نے وہ بزرگ کی بات پر عمل کر لیا. معرفۃ القرآن کی آٹھ جلدیں ہیں. چند سالوں کے بعد ملاقات ہوئی, بھائی کیا کر رہے ہیں, وہ معمول جاری کیا, جواب دیا کہ ہاں وہ معمول میں نے حضرت شروع کیا, دو سے چار, چار سے آٹھ, آٹھ سے بارہ, بارہ سے پندرہ, پندرہ سے تیس, الحمدللہ معرفۃ القرآن کی آٹھ جلدیں دو مرتبہ ہوئی کر دی. اپنے وقت کو ایسا کام کے اندر لگا دیا. تو الگ الگ اللہ والوں کے رنگ ہیں, کوئی قرآن پڑھتا ہے, کوئی ذکر میں لگا ہوا ہے, کوئی دفاعی خدمت کے اندر اپنے آپ کو لگائے ہوئے ہیں, کوئی بیماروں کی عیادت میں نکلتا ہے, کوئی بیمار پوشی کے لیے جاتا ہے. یہ اسلامی فرائض میں سے بیماروں کی بیمار پوشی کرنا, قبرستان جانا, فاتحہ خوانی کرنا, کوئی بیمار ہو جائے تو اس کی مدد کرنا. آج ہمیشہ رواج کو دیکھ کر بسکٹ کی ٹوکری لے کر پہنچ گئے. पानी तो पी नहीं सकता, बिस्किट के टुकड़ों को क्या करेगा, तो उसको क्या देना चाहिए, उसकी जरूरत की चीज देनी चाहिए। सोचो कि अभी ये सबसे ज्यादा हमारे अस्पताल महंगे हैं, इसको कितना खर्च हो रहा होगा, ये तरों पे ये बिस्किट ले जाने के बजाय अगर आपने उसको 500 रुपए का लिफाफा दिया तो उसकी कितनी मदद हो जाएगी। सहावत किसको कहते हैं, तारीफ की है बुजुर्गों ने जूद की, सबसे ज्यादा जूद और सफा अल्लाह ताला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अदा करवाई। आम दिनों में आप सफी हैं और फिर आलम यह है कि जब रमजान आता है तो सखावत जो है वो परवा हवा की तरह आम हो जाती है, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की और कोई अपनी सखावत से महरूम नहीं रहता। अब झूल किसको कहते हैं, मायम बनी बिना ही वजी, इसका नाम झूल है, यानी जरूरतमंद को उसकी जरूरत की चीज देना और मुहैया करना ये सखावत है। असल मसलन एक आदमी के पास कपड़े बिल्कुल है ही नहीं और आप उसके यहां जो है रोटियां और सालन का एक बड़ा टिफिन लेकर पहुंचे, वो क्या करेगा, खाना तो है पहनावा नहीं मेरे पास, ऐसे को पहनने के लिए चीज देना ये झूल है। और एक आदमी भूखा है, आप कपड़े का थान लेकर उसके पास पहुंच गए, ये झूल नहीं है। जब इसके पास आप खाना लेकर पहुंच गए और इसकी जरूरतों को पूरा करते इसकी दुआएं आपको मिली, तो किस आदमी को इस वक्त किन चीजों की जरूरत है, वो जरूरतें मुहैया करने की सखावत है। दुनिया में कितने लोग इस तरह के काम करते हैं, एक आदमी ने कई लाख के कंबल लिए और वो रात को शहर के रोड के किनारे पर खड़ा हो गया और अपने हाथों से जो सर्दी में ठिठक रहे गरीब रोड के ऊपर सो रहे थे उनके ऊपर एक एक ब्लैंकेट डाला, अपने हाथ से डाला। तो मैं उस बुजुर्ग का वाकया जिक्र कर रहा था कि वो कुरान शरीफ की तिलावत में थे कि इम्तिहान के लिए पहुंच गया, पीछे से जाकर एक थप्पड़ रसीद कर दिया, अल्लाह वाले से जल्दी बदला ले ली, लेकिन बाद ऐसे होते हैं कि कैश हिसाब भी कर लेते हैं, मुंह तोड़ जवाब भी दे देते हैं, तू इस हाथ दे उस हाथ दे, फिर एक थप्पड़ और लगा, लेकिन उन्होंने तिलावत छोड़ी ही नहीं, तिलावत करते रहे करते रहे, नमाज का वक्त हो गया, नमाज के बाद वो आदमी मिला, हजरत पहले तो मैं गुस्सा थी कि माफी चाहता हूँ, मैंने आपको जो चपत रसीद किया था किसी वजह के बगैर, न आपका कोई कसूर था न कुछ था, मैं इम्तिहान आपका असल में लेना चाहता था, मैं देखना चाहता था कि आपका रिएक्शन जो है ये चपत लगाने के बाद क्या रहा है, क्या करते हैं आप, मुझे गाली देते हैं, बुरा कहते हैं, बदला लेते हैं, इंतकाम लेते हैं, क्या करते हैं। लेकिन हजरत आप तो पढ़ते ही रहे, आपने पीछे बोलते भी देखा कि किसने मारा है मुझे, जवाब दिया कि जितनी देर में मैं तेरे साथ गुफ्तगू करता, जितनी देर में मैं इंतकाम लेता, जितनी देर में मैं बदला लेता, तेरे साथ हम कलामी होती, तेरे साथ कलाम करने पर कोई अजर मुरतब नहीं हुआ, उतनी देर मैंने कुरान करीम पढ़ा तो हर हर पर अल्लाह ताला ने मुझे अजर दिया, तो मैं अजर से निकल कर वीर में क्यों जाऊं, इस बिना पर मैंने अपने वक्त की कीमत जानी, कदर की, उसे फजूल चीज में लगाने के बजाय अल्लाह खुद से बदला लेगा, तू जाने अल्लाह जाने तुम्हें क्यों मारा है, वो तो अल्लाह के यहाँ हिसाब होना तय है, फिर मैं क्या हिसाब करूँ, हिसाब करने वाली जात अल्लाह की है, मैं पढ़ने में लगा रहा ताकि मेरी मिनटें लाए ना हो, मेरा अज्र कम ना हो जाए, سلام دے رہا تھا اپنا ہو جائے تو عرض کر رہا تھا کہ اللہ کے ناموں میں اللہ نے بڑی خوبیاں رکھی ہیں. بیماریوں میں بھی اللہ کے نام کام آتے ہیں, رزق کی کشادگی میں بھی اللہ کے نام کام آتے ہیں, اولاد کے ملنے میں بھی اللہ کے نام کام آتے ہیں. ہر وقت اللہ کا نام مل کے زبان ہونا چاہیے. ذکر اللہ, گاڑی چلا رہے ہیں تو ذکر اللہ میں لگا رہے, بیٹھے ہیں کوئی کام نہیں ہے, تسبیح کا نام مذکرہ رکھا. ہر چیز میں اللہ تعالیٰ نے کچھ نہ کچھ خوبیاں اور کچھ نہ کچھ کمالات رکھے ہیں. اللہ کا نام بڑا طاقتور ہے. خالد ابن ولید رضی اللہ تعالیٰ عنہ کے پاس ایک یہودیوں کے جاسوس کو لایا گیا. فوج لے کر چل رہے تھے خالد ابن ولید رضی اللہ, جاسوس کو پیش کیا گیا کہ حضرت اس کے پاس کچھ ہے. جیسے ہمارے جیبوں میں پوچھے کی پوڑیاں ہوتی ہیں, جب دیکھو تو یہ فضول کام میں لگ رہی ہیں, پتنیوں کی طرح چلا رہے ہیں, تو ان کے جیب میں بھی پوڑیاں نہیں تھیں. پوچھا بھائی یہ پوڑیا کیا ہے؟ آپ تو گرفت میں آ گیا تھا, پکڑ میں آ گیا تھا, جانور بن گئی تھی. سچی بات, ایسے موقع پر آدمی بول دیتا ہے, پر کبھی گرفت ہونے والی ہے ہی. خالد ابن ولید رضی اللہ تعالیٰ وہ جس سمت پر اپنی سواری لے کر چلتے تھے وہاں کے لوگ مغلوب ہو جاتے تھے کہ اب ہمارے مغلوب ہونے کا وقت آیا. غالب ہونے والا سیف المن سیوف اللہ حضرت خالد ابن ولید آ رہا ہے. بڑی کامیاب تاریخ ہے حضرت خالد ابن ولید کی ایمان لانے کے بعد. میدانوں میں آگے آگے رہے ہیں اور جان کا نذرانہ اللہ کے بارگاہ میں پیش کرنے کے لیے ہمیشہ بہتر ہے. اس نے کہا میں نے اس کے اندر زہر بھرا ہے, یہ جو پوڑیا ہے اس کے اندر زہر ہے. کیا کرو گے اس زہر کو؟ تو جواب دیا یہ زہر کئی سو آدمیوں کی جان لینے کے لیے جاتی ہے. کئی سو آدمی تمہارے جو لشکر کے ہیں جہاں سے پانی پیتے ہیں اس کے اندر میں یہ پوڑیا ڈالنے والا تھا تاکہ تمہارے لشکر کے اتنے لوگ یہ زہریلا پانی پی کر ختم ہو جائیں. تو حضرت خالد ابن ولید رضی اللہ تعالیٰ عنہ مسکرائے. تیرا زہر پر یقین, میرا اللہ پر یقین. تو سمجھتا ہے زہر سے مرے گا؟ میں سمجھتا ہوں اللہ کا حکم آئے گا تو مرے گا, ورنہ زہر کھا کے نہیں مرے گا. اچھا یہ یقین ہے آپ کا؟ اچھی ہاں یہ یقین ہے. لو تمہاری پوڑیا کا ہو. پوری پوڑیا جو گئی آدمیوں پر مارنے کے لیے کافی تھی اس کو کھائی, لیکن کھانے سے پہلے دعا پڑی. اب وہ سامنے جاسوس بیٹھا ہے, اس نے کہا میری تو جان جائے گی لیکن حضرت نے اپنی جان کی بھی پرواہ نہیں کی, زندگی کی بھی پرواہ نہیں کی, ایسی ہلاک کرنے والی چیز کھائے. اب کیا ریئیکشن اس کا آتا ہے وہ دیکھنا ہے, اس کا بد اثر کیا ہوتا ہے وہ معلوم کرنا ہے. تھوڑی دیر تک بیٹھ کے دیکھتا رہا, پھر پوچھا کہ حضرت کچھ ہو رہا ہے آپ کو؟ جواب دیا الحمدللہ, خالی پیشانی کے اوپر پسینہ آ رہا ہے. حضرت کچھ ہوتا نہیں آپ کو اندر پیٹ میں درد, کوئی موسم خون کچھ آتا ہے؟ کچھ نہیں آتا, دیکھ رہے تمہارے سامنے بالکل عافیت سے بیٹھا ہوں. فرمایا ایسے کیوں ہوا؟ ایسا اس لیے ہوا کہ جب میں نے وہ پوڑیا کھائی تو اس سے پہلے یہ پوڑیا اثر نہ کرے اس کے لیے دعا پڑھ لی, اللہ کا نام پڑھ لیا, ایک اللہ کے نام میں اتنی طاقت آ گئی, موت سے بچا لیا, زندگی کے لیے. وہ دعا آپ بھی یاد کر لیجیے. وہ کیا دعا فرمائی؟ بسم اللہ الذي لا يضر مع اسمه شيء في الأرض ولا في السماء وهو السميع العليم. اس اللہ کے نام سے میں کھا رہا ہوں کہ اس کے نام کے ہوتے ہوئے کوئی چیز نقصان دینے والی نہیں ہے, جب تک اللہ نہ چاہے. ہمارے چاہنے سے کیا ہوتا ہے؟ اللہ کے چاہنے سے ہوتا ہے. اللہ تعالیٰ قرآن میں فرماتے ہیں وَمَا تَشَاءُونَ إِلَّا أَن يَشَاءَ اللَّهُ رَبُّ الْعَالَمِينَ. تم نہیں چاہتے, تمہاری چاہت کوئی چیز نہیں ہے, تمہارے چاہنے سے کچھ نہیں ہوتا, ہمارے چاہنے سے ہوتا ہے. ایک مرتبہ میں نے یہ دعا پڑھی, اللہ تعالیٰ نے میری عبادت فرمائی, زہر کھانے کے باوجود نہ مرا بلکہ اللہ تعالیٰ نے اور طاقت اور توانائی عطا فرمائی. ہمیں بھروسہ اللہ کی ذات پر ہونا چاہیے, اللہ کے نام پر ہونا چاہیے. ہماری زندگی یقین کے ساتھ اور اللہ پر پورے بھروسے کے ساتھ گزرنی چاہیے. اسباب اختیار کیجیے, علاج کیجیے, دوائی کیجیے, لیکن یہ یقین رکھیے کہ جب اللہ چاہیں گے وہ شفا عطا فرمائیں گے. شفا دینے والے اصل میں بیماریوں سے اچھے کرنے والے اللہ. بس آج کی بات اسی پر ختم کرتے ہیں. مولانا کا حکم فاؤنڈیشن میں ہٹا کے خدمت میں کچھ باتیں آپ کی ہے. اللہ تعالیٰ مجھے آپ کو سب کو عمل کرنے کی توفیق عطا فرمائے. وہاں سے روزانہ الحمد للہ رب العالمین.